मबाट धेरै टाढा गयौ तिमी। तिमी जुन ठाउँमा भए पनि हाँसी खुसी रहनु है, अभागी जिन्दगीको लामो सम्झना। सुन्नलाई माया नलाई मेघाने गुजारी सारी आज टाढा गयो तिमी सधैँ खुसी हुनु मलाई सम्झिन रुनु भाग्य मानिरहेछौ तिमी पराई के भयो यो संसार छोड्नलाई न त भयो माया झुल्नलाई बेघाने गुजारी सारी आज टाढा गयो तिमी सधैँ खुसी हुनु मलाई सम्झिन रुनु भाग्य मानिरहेछौ तिमी पराई के भयो भाग्य मानिरहेछौ तिमी पराई के भयो Yeah.